नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। संविधान सभाका समितिको नेतृत्व लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै एमाले केन्द्रीय कमिटिको बैठक पनि बस्दै महाधिवेशनका विषयमा छलफल हुने। माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बोर्डेबीच भेट, शान्ति प्रक्रियाका बारेमा छलफल। रूस, अमेरिका र युरोपेली संघ युक्रेन संकट समाधानका लागि सहमत, अवैध सैन्य घुसपेटको अन्त्य गरिने। र आइपीएलमा आज चेन्नई र मोहाली तथा हैदराबाद र जयपुर भेट्दै जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। संविधान सभा भवन नयाँ बानेश्वरमा बिहान 10:30 अर्थात् अहिले केही समयपछि डाकिएको बैठकमा विभिन्न दलका प्रतिनिधिहरू सहभागी हुने भएका छन्। बैठकमा संविधान सभा अन्तर्गतका विभिन्न समितिका सभापति चयनका विषयमा छलफल हुनेछ। यस्तै संविधान सभामा 26 सभासद मनोनयनका विषय पनि प्रधानमन्त्री कोइरालाले सबै दलहरूको राय लिनुहुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो। नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज शुरू हुँदैछ। महाधिवेशन नजिक आइरहेकाले महाधिवेशन केन्द्रित छलफल बैठकमा महाधिवेशनका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन्। बैठकमा महाधिवेशनका लागि जिम्मेवारी पाएका समितिहरूले गरिएको कामको उपलब्धि र आइपरेका जटिलताका बारेमा पनि छलफल गरिने भएको छ। जेठ 25 गतेदेखि तोकेको महाधिवेशन आउन अब करिब 1.5 महिना बाँकी भए पनि महाधिवेशनको तयारी कम भएको आवाज पार्टीभित्रैबाट उठ्न थालेको बताइएको छ। चैत मसान्तसम्म गरिसक्नुपर्ने कार्यतालिका रहेको सदस्यता नवीकरण, दस्तावेजको मसौदा लेखन जस्ता मुख्य काम नै पूरा भएको छैन। व्यवस्थापिका संसदको बैठक आज बस्दैछ। संविधान सभा भवन नयाँ बानेश्वरमा बिहान 11 बजेपछि बस्ने बैठकमा द्वन्द्वकालीन घटनाको छानबिन गर्न गठन हुन लागेको सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। उक्त विधेयक यसअघिकै बैठकमा पेश हुने भनिए पनि ए माओवादीको अवरोधका कारण संसद बैठक स्थगित हुँदै आएकाले विधेयक पेश हुन सकेको छैन। गोर्खाको फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न 13 जना विरुद्ध चितवन अदालतमा मुद्दा चलेपछि त्यसको विरोध गर्दै ए माओवादीले संसद अवरोध गरेको हो। हिजो फुजेल काण्डमा पक्राउ परेका 2 जना कार्यकर्ता धरोटीमा रिहा भएपछि प्रधानमन्त्री सुशील कोइराला र ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि प्रचण्डले आफूहरू संविधान निर्माणमा अवरोध गर्ने गरी संसद अवरुद्ध नगरेको बताउँदै पार्टीमा छलफल गरेर संसद अवरोध हटाउन या नहटाउने बारे निर्णय लिने बताउनु भएको थियो। फुजेल काण्डमा 13 माओवादी कार्यकर्ता विरुद्ध मुद्दा दायर भएपछि ए माओवादीले 2 दिन संसद अवरुद्ध गरेको छ भने सड़क आन्दोलन समेत थालेको छ। स्रोतका अनुसार प्रचण्डले द्वन्द्वकालका घटनामा अब नियमित अदालतमा मुद्दा नचलाउने गरी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन सम्बन्धी विधेयक संशोधनमा सहमति गर्न समेत माग गर्नुभएको छ। पश्चिमा राष्ट्रहरू पैसा लगानी गरेर शान्ति प्रक्रिया भाँड्न लागेको एकीकृत माओवादीले आरोप लगाए। लगतै अमेरिकी राजदूत पिटर डब्ल्यू बडेले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई भेट गर्नुभएको छ। आज प्रचण्ड निवास लाजिमपाट पुगेर बडेले प्रचण्डसँग भेट गरी शान्ति प्रक्रियाका बारे छलफल गर्नुभएको हो। भेटमा प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक पारित हुने गरी वातावरण बनाउन अमेरिकी राजदूतलाई आग्रह गर्नुभएको छ। प्रचण्डले मेलमिलापलाई केन्द्रमा राखेर विधेयक आए पनि गम्भीर प्रकृतिका अपराधमा समेत माफी दिने व्यवस्था नभएको र त्यो हल्ला मात्र भन्दै सहयोग गर्न गरेको आग्रहमा बुढेले सहयोग गर्ने बताएको प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो। कुराकानीका क्रममा अमेरिकी राजदूत बोडेले दुबईको स्प्रिट मिलेको प्रतिक्रिया दिनुभएको थियो। आज नै नर्वेका राजदूत बिजल टोरमोज पिटरसनले प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको छ। एकीकृत नेकपा माओवादीले शान्ति प्रक्रिया बिथोल्न पश्चिमा राष्ट्रले लगानी गरेको बताएपछि पश्चिमा राष्ट्र सशंकित भएका छन्। पूर्व प्रधानमन्त्री एवं ए माओवादीका नेता बाबुराम भट्टराईले सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन र द्वन्द्वकालीन मुद्दा ए माओवादीको मात्र सरकारको विषय नभएकाले सबैले ध्यान दिनुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले शान्ति प्रक्रिया नटुङ्गिएसम्म संविधान पनि नबन्ने उहाँको भनाइ छ। यस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुको सट्टा केही मीडिया सञ्चालक र मानवाधिकार कर्मी भन्नेहरूले विदेशी दूतावासबाट पैसा आएर शान्ति प्रक्रिया भाँड्ने काममा सक्रिय भएको आरोप समेत लगाउनु भएको हो। उहाँले कुन मीडिया र सञ्चालक नभने पनि केही मीडिया शान्ति प्रक्रिया भाँड्न लागि परेको आरोप लगाउनु भएको छ। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले दुवै माओवादीलाई बाहिर राखेर संविधान नबन्ने बताउनु भएको छ। आज बिहान दाङको घुराईमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष वैद्यले द्वन्द्वकालीन घटना बिउताएर दुवै माओवादीलाई चुडाउनु देशकै लागि घातक हुने चेतावनी दिनुभयो। उहाँले यथास्थितिवादी शक्तिहरूको दुई तिहाई बहुमत भएकाले एकीकृत माओवादी संसदमा हुनु र नेकपा माओवादी बाहिर बस्नु एउटै कुरा भएको टिप्पणी गर्नुभयो। अर्को एक प्रसंगमा वैद्यले बाबुराम भट्टराईले निकालेको तेस्रो शक्तिको कुरालाई पलायनवादी सोचको उपज भएको टिप्पणी गर्नुभयो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीले आजका लागि आह्वान गरेको अञ्चल बन्द फिर्ता लिएको छ। दुर्घटनामा दोषी ठहर गरी चालकलाई जेल पठाउने गरिएको भन्दै विरोधमा संगठनले बन्द आह्वान गरेको थियो। गैराती मजदुर र स्थानीय प्रशासनका बीचमा भएको वार्तामा मजदुर संगठनका मागमा सहमति भएपछि बन्द फिर्ता भएको हो। वार्तामा मजदुर संगठनले सातवटा मागमध्ये स्थानीय स्तरमा पूरा गर्न सकिने मागहरू पूरा गर्ने र केन्द्रले सम्बोधन गर्नुपर्ने मागका लागि दबाब दिने सहमति भएपछि बन्द फिर्ता गरेको नेपाल लोकतान्त्रिक यातायात व्यवसाय राष्ट्रिय मञ्च लुम्बिनीका संयोजक नारायण प्रसाद घिमिरेले जानकारी दिनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, कंग्रेस र एमाले विरुद्ध ए माओवादीको मोर्चाबन्दी प्रति तपाईँको विचार के छ? ए दबाब दिन होला, बी संविधान नबनाउने चाल, र सी प्रतिपक्षीको भूमिका। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुला छन्। ट्राफिक खबर को साथ में 40 पॉइंट फोन डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656 63 063 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोसम्म घाम लागे तापनि बेलुका बादल लागि हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। विदेशका समाचार। रुस, अमेरिका र युरोपेली संघ युक्रेन संकट समाधानका लागि सहमत भएका छन्। रुस र युक्रेनका बीचमा भएको वार्तापछि यी देशका मन्त्रीहरू पुनः जेनेभामा भेला भई छलफल गरेका थिए। विदेश मन्त्रीहरू बीचको छलफलपछि एक सम्झौताको तयारी गरिएको छ। सम्झौता भएमा रुसमाथि लगाउन थालेको प्रतिबन्ध तत्काललाई रोकिनेछ भने युक्रेन संकट समाधान को गतिमा अगाडि बढ्नेछ। जेनेभामा भएको पछिल्लो वार्तापछि रुसी विदेश मन्त्री सर्गे लाभ्रोभ, अमेरिकी विदेश मन्त्री जोन केरी र युरोपेली संघका विदेश नीति प्रमुख क्याथरिन एस्टनले युक्रेनमा जारी संकट समाधानका लागि कुनै पनि कसर बाँकी नराख्ने बताएका छन्। उनीहरूले युक्रेनमा भएको अवैध सैन्य घुसपेटको पनि अन्त्य गरिने बताएका छन्। युक्रेनमा रुस समर्थक राष्ट्रपतिलाई पदच्युत गरेपछि संकट जारी छ। त्यसपछि क्रिमिया प्रान्त रुसमा विलय भएपछि भने युक्रेन गहिरो संकटमा पर्दै आएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएलमा आज दुईवटा खेल हुँदैछ। आजको पहिलो खेलमा चेन्नई र मोहाली भिड्दैछन्। चेन्नई महेन्द्र सिंह धोनी र मोहाली अनुरत सिंहको कप्तानीमा मैदानमा उत्रनेछ। त्यस्तै आजको दोस्रो खेलमा हैदराबादले जयपुरको सामना गर्नेछ। हैदराबाद शिखर धवन र जयपुर अमित मिश्राको कप्तानीमा मैदानमा उत्रनेछ। यी दुवै खेल युएईको अबुधाबीमा रहेको शारजाह क्रिकेट स्टेडियममा हुनेछ। यसअघि गैराति भएको खेलबाट रोयल च्यालेन्जर्स बेङ्गलोर विजयी भएको छ। बेङ्गलोरले दिल्ली डेयर डेभिल्सलाई 8 विकेटले पराजित गरेको हो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संविधान सभाका समितिको नेतृत्व लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै एमाले केन्द्रीय कमिटिको बैठक पनि बस्दै महाधिवेशनका विषयमा छलफल हुने। माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बोर्डेबीच भेट, शान्ति प्रक्रियाका बारेमा छलफल। रुस, अमेरिका र युरोपेली संघ युक्रेन संकट समाधानको लागि सहमत, अवैध सैन्य घुसपेटको अन्त्य गरिने। र आइपिएलमा आज चेन्नई र मोहाली तथा हैदराबाद र जयपुर भिड्दै। अवस्त बिहान 10 बजे अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने। साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि। मोबाइल 9845146174। नव वर्ष 2071 साल को पावन अवसर में हमारा ग्राहक वर्ग एवं शुभ चिंतक सुख शांति समृद्धि तथा उत्तरोत्तर प्रगति को लागी हार्दिक शुभ कामना अर्पण गर्दछौं। प्रोप्राइटर सावना महतो एवं काका रेस्टुरेंट रत्नगर 4 भोकहा। मोबाइल 9845149091। हमी कहाँ हाँस तथा लोकल कुखुरा को मासु, घोगी, लोकल माछा सहित को खाजा पनि उपलब्ध छ। नव वर्ष 2071 साल को पावन अवसर में हमारा ग्राहक वर्ग एवं शुभ चिंतक सुख शांति समृद्धि तथा उत्तरोत्तर प्रगति को लागि हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं। चितवन डेंटल केयर सेंटर खैरानी 4 पर्सा 24 कोठी सिनेमा हल रोड जाने बाटो। फोन नंबर 0556385542। हमी कहाँ दाँत सफा करने, निकालने, सीमेंट भरने, फिक्स दाँत राख्ने, नमिले को बांगो टेणो दाँत मिलाने सेवा उपलब्ध। नव वर्ष 2071 साल को पावन अवसर में हमारा ग्राहक वर्ग एवं शुभ चिंतक सुख शांति समृद्धि तथा उत्तरोत्तर प्रगति को लागि हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं। प्रोप्राइटर रत्न बहादुर विश्वकर्मा, भरत विश्वकर्मा एवं रत्न कास्ट फर्नीचर उद्योग खैरहणी 6 पर्सा बजार। मोबाइल 9855066538, 9845517948। हामी कहाँ अर्डर अनुसार का पलंग, दराज, डाइनिंग सेट पाइनुका साथ कास्ट फर्निचर सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध छ तथा विवाहको अवसरमा विशेष छुटका साथ सामानहरू तयार गरिन्छ।